न आयो नींद आधामा, न आयो नींद आधामा, न तिमी पासमा आयो, न तिमी पासमा आयो। गडाई सम्झना तिम्रै भगत यो दिलमा आयो, साथी सङ्गिनी तिम्रो दिलासा दिलमा देला, थको मेरो तिमी बाहेक भरोसा दिलमा होला, भरोसा दिलमा होला। न राखे ख्याल इज्जत को, न समझे आपनो कोई, करे थे जान को बाजी, हो सकते तिम्रो नहीं लागी, हो सकते तिम्रो नहीं लागी। कड़ाई समझना तिम्रै भगत यो दिलमा आयो, त्यो वर्ष सधैँ पौडी तलाव आँसुको पारी, कसोरी यो शरद काटो हमेशा झलझली समझी, हमेशा झलझली समझी। गराई सम्झना तिम्रै भगत यो दिलमा आयो।